नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। भरतपुर अस्पतालमा गएको असारदेखि सुरु गरिएको सामाजिक सेवा एकाइबाट अहिलेसम्म 3738 जनाले सेवा लिइसकेका छन्। सेवा लिने मध्ये 1836 जना पुरुष र 1902 जना महिला रहेका छन्। तीमध्ये 2396 जना अति गरिब, 86 जना असहाय, 104 जना अपाङ्ग, 787 जना ज्येष्ठ नागरिक, महिला हिंसा पीडित 8 जना र अन्य 334 जना रहेका छन्। सामाजिक सेवा एकाइबाट सामाजिक मासिक करिब 4 लाख बराबरको सेवा दिएको अस्पतालले जनाएको छ। गत वर्ष सुरु भएको सो सेवाबाट ज्येष्ठ नागरिक, असहाय र आर्थिक रूपमा विपन्न नागरिक लाभान्वित हुँदै आएका छन्। सरकारले नेपालभर 9 वटा अस्पतालमा मात्र यो सेवा विस्तार गरेको छ। सरकारले यी अस्पतालमा अनिवार्य रूपमा यो सेवा दिनुपर्ने नियम बनाएपछि यसबाट लाभान्वित हुनेको संख्या पनि बढ्न थालेको छ। भरतपुर अस्पताल बाहेक काठमाडौँ कुबेर अस्पताल र कान्ति बाल अस्पतालमा पनि यो सेवा शुरू गरिएको छ। यसै गरी कुशी अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सेती अञ्चल अस्पतालमा यो सेवा उपलब्ध रहेको छ। सरकारले उपलब्ध गराएको परिचय पत्रका आधारमा गरिब वा अति गरिब भने पहिचान गरिएका तथा लैङ्गिक हिंसा पीडित बाल बालिका, महिला र स्वास्थ्य स्वयंसेविकाले यो सेवा प्रदान गर्न सक्ने अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख सीताराम खकुरेलले जानकारी दिनुभयो। साथै जिल्ला प्रहरी, जिल्ला जनस्वास्थ्य तथा लैङ्गिक एकद्वार संकट प्रणालीले पहिचान गरेका पीडित महिलालाई पनि सो एकाइबाट सेवा प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो। पूर्वी चितवनको बछौली गाविसमा आजदेखि 3 दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम शुरू भएको छ। बछौली गाविसको सहयोगमा महिला सञ्जाल बछौलीले आयोजना गरेको सो तालिममा 27 जना अगुवा महिलाहरूको सहभागिता रहेको छ। तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाविसका सचिव तेजेन्द्रनाथ लामिसानेले महिलाहरूको नेतृत्व विकास र अधिकार स्थापित गराउने काममा गाविसले गर्नुपर्ने जुनसुकै प्रयासहरू गर्न पनि गाविस तयार रहेको बताउनुभयो। तालिममा शान्ति अधिकारी र नेता ढकालले सहजीकरण गर्नुभएको छ। उद्घाटन कार्यक्रम महिला सञ्जालकी सदस्य चण्डिका ढकालको अध्यक्षतामा भएको थियो। शिक्षाकाले नवलप्रासीले विभिन्न शीर्षकमा आर्थिक वर्ष 2069-70 गरेको खर्च अनियमित भएको महाशाखा परीक्षण प्रतिवेदनले देखाएको छ। कार्यले खर्च गरेको विवरण अनुसार कार्य सम्पन्न गरेको प्रतिवेदन पेश नगर्दा लाखौं रुपियाँ अनियमित भएको महाशाखा महालेखा परीक्षणले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा विभिन्न विद्यालयमा निकासा गरेको भए पनि सो कार्यको प्रतिवेदन कार्यालयमा छैन। प्रतिवेदन पेश गर्न नसकेपछि खर्च अनियमित भएकाले फिर्ता गर्न सुझाव दिएको छ। 2070 असार 17 गते खर्चको अख्तियारी प्राप्त गरी 2070 असार 27 विभिन्न विद्यालयको प्रयोगशाला र सामग्री व्यवस्थापनमा 44,38,000 रकम निकासा दिएको भए पनि सामग्री खरिद गरिएको छैन, त्यसको प्रतिवेदन पेश गर्नुपर्ने मलेपमा उल्लेख छ। ती शीर्षकमा रकम लैसाने विद्यालयहरूमा जनज्योति उच्च मावि, प्रगति नगर, सरस्वती उच्च मावि, गोछडा, लक्ष्मी उच्च मावि, अमरापुरी, जनता उच्च मावि, नयाँ बेलहानी, जनता उच्च मावि बेलुवा, दिव्य ज्योति उच्च मावि चिसापानी र जनता उच्च मावि मनहरी छन्। हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने आउने छोटो दूरीको मार्ग आज बिहानबाट सञ्चालनमा आएको छ। यस सडक मर्मतका लागि भन्दै डिभिजन सडककाले हेटौँडाले 45 दिनका लागि सडक बिहान 9 बजेदेखि बेलुकी 6 बजेसम्म बन्द गरेको थियो। आज बिहानदेखि यो सडक 24 घण्टा सडक सञ्चालनमा आएको डिभिजन सडककाले हेटौँडाका योगेश मल्लले बताउनुभयो। डिभिजन सडककाले हेटौँडाले पहिलो चरणमा मर्मतका लागि भन्दै